अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम एक्सन कट। किन हतार गर्छस् त? धेरै मामाको छोरी हो, तँलाई नसोधिकन अरूलाई दिँदैन होला त। कुरो अर्कै छ यहाँ, त्यही ल्याउनु पर्छ त। खुट्टा भए जुत्ता पाउँदैन? मन परेको जुत्ता पो जुत्ता त, नत्र खाली खुट्टै ठिक छ। कता हो सुल्टिन चिटिक्क परेर? बाटै बाटो देखेन? नाताले यहाँ अर्को नाता खोज्यो, घर सजाउन बारीकै फुल रोज्यो। माया चाहिँ साँच्चै गर्नु रहेछ भाउजूलाई। गर्छ नि साला, जान हाजिर छ त्यसको लागि। नाताले यहाँ अर्को नाता खोज्यो, घर सजाउन बारीकै फुल रोज्यो। माया खै कसले बुझ्यो, माया खै कसले बुझ्यो। कति सपना जुट्यो कति फुट्यो। गोरे टोकता पहिला कता छुट्यो, हराएको छाया खै कसले भेट्यो। माया खै कसले बुझ्यो, माया खै कसले बुझ्यो। कति सपना जुट्यो कति फुट्यो। नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम एक्सन गर्को साथमा। साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ। सुन्दै गर्नु भएको आवाज हो सागरको, यो आवाज सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट रिजनले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेशनल लाइनको www.radioarpan.com.np बाट प्रोग्राम तपाईँ सुनिरहनु भएको छ। र प्रोग्राम एक्सन कट भित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै राखेका छौं। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम एक्सन कटमा। र प्रोग्राम एक्सन कटको शुरूआतमा यहाँले गीत सुनिरहनु भएको छ कबड्डी, चलचित्र कबड्डी। यतिखेर प्रदर्शन भइराखेको छ, दोस्रो साथमा देशका विभिन्न स्थानहरूमा चाहिँ यो चलचित्र प्रदर्शन भइराखेको छ। र चलचित्र चितवनमा पनि प्रदर्शन भइराखेको छ, चितवनको गडाई चलचित्र मन्दिरमा, त्यस गरी सीम्याक्स हल, त्यस गरी पर्साको जनज्योति हलमा पनि यो चलचित्र प्रदर्शन भइराखेको छ। र चलचित्रको बारेमा थप कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा निश्चल बस्नेत, चलचित्रका निर्माता कलाकार निश्चल बस्नेत हुनुहुन्छ। निश्चलजी हेलो, हार्दिक स्वागत छ यहाँलाई प्रोग्राममा। हजुर थ्याङ्क यू। कबड्डी यतिखेर कहाँ कहाँ प्रदर्शन भइराखेको छ दोस्रो सातामा? दोस्रो सातामा अब हलहरू थपिरहेछन्, किनभने पहिलो हप्तामा अलिकति के अरे सबै हलमा एकैचोटि लाग्न सकेन, त्यो बाहिर चाहिँ जब 25 ठाउँ जति छ अनि आज चाहिँ अझ थपिँदैछ हलहरू। अनि अझै पनि जहाँ जहाँ जतिले लागिरहेछ त्यहाँ चाहिँ राम्रै फिडब्याक आएर हुनाले चाहिँ अब हल थपिने क्रम चाहिँ बढी नै रहेछ। हजुर, अब पहिलो सातामा कस्तो व्यापार गर्यो फिल्मले? व्यापार त अलि राम्रै छ होइन, त्यसको पनि हाम्रो अब हिसाब हिजो बेलुका निकाल्नु पर्ने, हिजो बेलुका पनि निकाल्न भ्याइएन। अनि आज बसेर चाहिँ यो पहिलो हप्ताको सबै निकाल्ने भन्ने कुराहरू भइरहेको छ। हाम्रो यो एफटीसँग दुईजनाको कलेक्सन जोडेर हिसाबमा चाहिँ आइपुगेको छैन। हिजो शुक्रबार र हिजो बेलुकासम्म हिसाब आउने कुराकानी गरिरहनु भएको थियो तपाईँले अफेयरमा होइन? अझसम्म पनि हिसाब आएन है? होइन, हिजो बेलुका मैले एउटा उता बाहिरको पाएँ होइन, अनि यहाँको चाहिँ बसेर मैले यहाँ पकाउन हाम्रो प्रचण्ड श्रेष्ठ दाईलाई उहाँलाई हेरिदिनु है दाई भनेको थिएँ, अनि बेलुकासम्म पनि बिहा रहेछ लट्ठी आज सञ्चार गरौँ है सबै। हिजो शुक्रबार हिजोदेखि यो सिनेमा दोस्रो सातामा लागेको छ, हिजोको व्यापार कस्तो छ? हिजो पनि राम्रै छ होइन, यता हामीले देखेको त्यहाँ काठमाडौँ भ्यालीभित्रको छ होइन, अनि यहाँभित्र हेर्दाखेरि अझै पनि मान्छेहरू चाहिँ टिकट पाउन गाह्रो भइरहेछ भनिरहेको स्थिति नै छ। अझै पनि थिएटर्सहरू जहाँ जहाँ गइराख्नु भएको छ त्यहाँ चाहिँ जस फुल नै छ अहिलेसम्म हेर्दाखेरि, र फिडब्याक पनि राम्रो पाइरहेको छ हेरेपछि, मान्छेले रिकमेन्ड आफै गरिदिनु भएको छ होइन, हामीले गर्ने पब्लिसिटी त अस्ति नै रोकिसक्यो, कतिवटा पनि त्यति साह्रो गरिरहेको छैन, त्यही पनि अब हलहरू थिएटरहरू फुल भइरहेछ, र हेरे पछाडि चाहिँ उहाँहरूकोमा पब्लिसिटी पनि एकदम राम्रो काम छ। सिनेमा हेरेर निस्केका दर्शकले के कस्तो प्रतिक्रिया दिनुभएको छ कबड्डीलाई लिएर? रमाइलो भयो भन्दै निक्लिनु भएको छ सबैजना होइन, प्रायः कुन पक्षमा बढी चाहिँ एकदम रमाइलो गर्नुभयो दर्शकहरूले? दया रहेको एक्टिङ नै हो जस्तो लाग्छ होइन, सबैले दया रहेको चाहिँ एकदम तारिफ गर्नुभएको छ होइन, म आफैलाई पनि पर्सनली लागेको त्यही थियो कि दया रहेले चाहिँ यो फिल्ममा आएर धेरै पछाडि आएर एउटा क्यारेक्टरलाई एकदम स्ट्रङली प्रेजेन्ट गर्नुभएको छ, अनि हाम्रो रामदाईको जुन डायलग्सहरू थियो भने त्यो चिजलाई एकदम रमाइलो हिसाब बनाइदिनु भएको छ उहाँले, उहाँहरू दुईजना नै हो जस्तो लाग्छ मलाई। भनेपछि दोहाङ राईको जुन कमेडी छ होइन, त्यसलाई पनि दर्शकले तारिफ गरिदिनु भएको छ, र अनि मेकिङको हिसाबले सिनेमा कस्तो बनेको छ? मेकिङ भनौँ न, अब प्राविधिक पक्षको हिसाबले सिनेमा कस्तो बनेको छ? प्राविधिक हिसाबले त राम्रै हो होइन, तर हामीलाई चाहिँ अब फिल्म बनाएको मान्छेहरूलाई हुँदाखेरि चाहिँ टेक्निकली कहाँ कहाँ गडबडी छ भनेर चाहिँ थाहा छ, र त्यो फिल्म हलमा अडियन्सहरूले हेर्दाखेरि चाहिँ त्यो गल्तीहरू पनि याद गरिदिनु भएन होइन, अनि उहाँले चाहिँ रमाइलो थियो अब त्यस्तो के मिस्टेक थियो थाहा भएन भनेर भन्नुभएको थियो, त्यो त्यो हेर्दा चाहिँ खुसी नै लाग्छ, तर अभियसली टेक्निकली हामी चाहिँ अलिकति कमजोर चाहिँ थियौँ ठाउँ ठाउँमा होइन, त्यति हुँदाहुँदै पनि सबैजनाले इन्जोय गर्नुभयो, खुसी चाहिँ अब त्यसमा छौँ। अब कबड्डी यो चलचित्र वैशाख 12 गतेबाट प्रदर्शनमा आउनुपर्ने चलचित्र, केही स्थानमा मात्र प्रदर्शनमा आयो होइन, र प्रायः सबै हलहरू चाहिँ यो सिनेमाले पाउन सकेन है, र अब दोस्रो सातामा प्रदर्शन भइराखेको छ र केही स्टेसनमा पहिलो सातामा लागिराखेको छ होइन, र अब सबै ठाउँमा यो सिनेमा अहिले अहिले सबै ठाउँमा लाग्यो कि अझ पनि हलहरू अझै पाउने क्रममा छ, र अझ केही स्थानमा पनि अझै पाइरहेको छ होइन, एकैचोटि अझै लागेको छैन किनभने भ्याली बाहिर जम्मा 25 ठाउँ मात्र भएको छ हिजोसम्मको हेर्दाखेरि होइन, 25 थिएटर पार्थ्यो भ्याली बाहिर, अनि भ्यालीभित्र त अझै पनि 15 र जतिवटामा लगाएको हामीले त्यतिवटै छ यहाँनिर, भ्याली बाहिरको चाहिँ एकदम कम भइरहेको थियो अब किनभने अगाडिको फिल्म पनि आइरहेको, के अरे 9 नम्बर 2 पनि चलिरहेको, अनि 10 नम्बर 3 र कबड्डी 2 आइरहेको, त्यसमाथि अर्को 2 हिन्दी फिल्म पनि रिलिज भएको थियो, त्यसले कतिको असर गर्यो थाहा छैन होइन, तर फिल्मको जुन इनिसियल व्यापार गर्नुपर्ने र इनिसियल मार्केट लिनुपर्ने त्यो चिजलाई चाहिँ एकदम ठुलो ह्याम्पर गरेको छ, अब किन अब कसले के कसरी गर्न नसकेर हो कि के कारणले हो होइन, तर असर चाहिँ सोच्दै हेर्दाखेरि चाहिँ बिजनेसलाई एकदम ठुलो असर गरेको छ। अब यो यहाँको सिनेमा सँगसँगै नोभेम्बर रेन नामक सिनेमा पनि प्रदर्शनमा आएको छ होइन, र अहिले चाहिँ नोभेम्बर रेनको पब्लिसिटीको लागि भनौँ न, नोभेम्बर रेनले यति कमायो भनेर चाहिँ उनीहरूले चाहिँ पब्लिसिटी गरिराखेका छन् होइन, त्यसो कबड्डीले यति कमायो भनेर त्यस्तो केही पब्लिसिटीलाई चाहिँ उस गर्नुभएको होइन यहाँले? होइन, म त्यसरी अब त्यो जेन्युन रिपोर्ट नभइकन चाहिँ म बोल्ने बोल्दै बोल्दिनँ होइन, मैले तपाईँलाई अब अहिले फोनमा तपाईँले सोधेको भरमा नै कति कमायो भन्दाखेरि मैले 2 करोड कमाएँ भनेर भन्दै पनि सायद त्यो नै न्युज बन्न जान्छ होला, म चाहिँ त्यसरी गर्न चाहन्न किनभने अगाडि पनि त्यसमा त्यस्तै चिज भइरहेको थियो होइन, अनि म चाहिँ हाम्रो जे जतिको कलेक्सन छ ठ्याक्क त्यति नै जेन्युन एमाउन्ट नै निकाल्ने पक्षमा हो बाहिर, किनभने हामीले अगाडिदेखि के भइरहेछ यस्तो चिजहरूमा भनेर चाहिँ मलाई पनि थाहा पाउनु छ क्या यी चिजहरू, अनि फिल्महरू यति कमायो उति कमायो भन्ने, तर प्रड्युसरको हातमा आउँदाखेरि चाहिँ के अरे आफ्नो लगानी पनि हातमा परिरहेको बेलामा यसैले अलिक हामीले त अब मैले चाहिँ स्पेसली अब ठुलो ठुलो कुरो गरेर मात्र हुँदैन होला, जति जे जति रिपोर्ट जे जस्तो रिपोर्ट आउँछ नि त्यो रिपोर्ट बाहिर निकालिदिने भनेर चाहिँ म सोचिरहेको, त्यही भएर चाहिँ अहिले त्यो जेन्युन रिपोर्ट नभएको हुनाले चाहिँ मैले बाहिर के भन्न नसकेको खास बिजनेस कति भएको छ भने। हजुर, ओके, अब चितवनका केही हलहरूमा कबड्डी अहिले प्रदर्शन भइराखेको छ, के भन्न चाहनुहुन्छ? फिल्म त्यतातिर पनि लागेछ होइन, अब अस्तिदेखि हेर्न खोज्नुभएकोले गएर हेरिदिनु होला, अब हेर्नै नखोज्नु भएकोहरूले त कसरी हेर्न जानु भन्ने होइन, अलि हेर्न मन लाग्ने फिल्म बनाउँदै जान्छ हामी, तर कोसिस जारी छ भनेर हुन्छ। निश्चलजी, कबड्डी फिल्म यतिखेर प्रदर्शन भइराखेको छ र सिनेमालाई चाहिँ धेरैले हेर्नु पनि भएको छ, र अब केही दर्शकले हेर्न पनि बाँकी छ होइन, पक्कै पनि हेर्नुहुन्छ है, र शुभकामना सँगसँगै छुट्यौँ, नमस्कार। ओके, यतिखेर मैले कुराकानी गरिराखेको थिएँ कबड्डीका निर्माता कलाकार निश्चल बस्नेत र कबड्डी यतिखेर प्रदर्शन भइराखेको छ र यो जानकारी विषय अब हामी लाग्छौँ एउटा गीततर्फ। गीत रहेको छ मेरो बेस्ट फ्रेन्ड र मेरो बेस्ट फ्रेन्ड प्रदर्शनमा आउँदैछ कहिले भन्दा जेठ 9 गतिबाट। हुन त यो चलचित्र वैशाख 26 गतिबाट प्रदर्शनमा आउनुपर्ने चलचित्र थियो तर यो चलचित्रले हिजो मात्र डेट चेन्ज गरेको छ र अबलाई भने जेठ 9 गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ। हामी गीत सुन्छौँ र गीतपछि फेरि पनि कुराकानीको साथमा आउनेछौँ। म पनि यहाँको यो बोलको गीत सँगसँगै फेरि पनि हार्दिक स्वागत छ। प्रोग्रामको नाम हो एक्सन कट र कार्यक्रमभित्र गएर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ। र गीत अगाडि मैले चर्चा गरिसकेको छु कबड्डी र कबड्डी यतिखेर चितुनका केही सिनेमा हलमा प्रदर्शन भइराखेको छ र राम्रो बिजनेस गरिराखेको छ कबड्डीले। र यो जानकारी विषय अब हामी लाग्नु पनि हुन्छ मेरो बेस्ट फ्रेन्ड र मेरो बेस्ट फ्रेन्डको कुराकानी गर्ने हो भने यो चलचित्रलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन् र जेठ 9 गतिबाट प्रदर्शनमा आउने भएको छ। हुन त वैशाख 26 गतिबाट प्रदर्शनमा आउने भनी प्रचार प्रसार गरेको यो चलचित्रले हिजो मात्र डेट चेन्ज गरेको छ र जेठ 9 गतिबाट प्रदर्शनमा आउँदैछ। र थप कुराकानीको लागि निर्माता अनन्त तिमल सिन्हा टेलिफोन लाइनमा हुनुहुन्छ। अनन्तजी हजुर, हार्दिक स्वागत छ यहाँलाई प्रोग्राममा। धन्यवाद। सम्पूर्ण एक्सन कट सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई चलचित्र मेरो बेस्ट फ्रेन्डको तर्फबाट नमस्कार। यो डेट किन चेन्ज गरे होला? अब मेरो बेस्ट फ्रेन्डले वैशाख 26 गतेबाट प्रदर्शनमा आउने भनेर प्रचार प्रसार गरेको थियो होइन, र अहिले अचानक यो डेट चेन्ज गर्नुको कारण के मान्ने हामीले? यो पहिला कुरो त नेपाली चलचित्र अहिले बजार जुन हिसाबमा अलिकति भ्यालुएसन भएर गएको छ, यो चलचित्र चल्दा पनि सबै चलचित्रलाई राम्रो तर नचल्दा पनि अहिले हामीले चाहिँ मार जुन खेप्नु पर्यो। अब अहिले चलचित्र जुन हिसाबमा चल्यो अहिले हलको चाहिँ अलिकति सर्टेज भएको स्थिति आइपुग्यो अनि त्यही भएर सम्पूर्ण अहिले अल नेपाल रिलिज गर्ने सिलसिलामा चाहिँ चलचित्र मेरो बेस्ट फ्रेन्डको सम्पूर्ण हलहरूको हाम्रो कोटा अनुसारको हल पाउनुको लागि हामीले जेठ 9 चाहिँ जानुपर्ने स्थिति भएर हामीले यसलाई चाहिँ जेठ 9 जाने निर्णय गरे हो। हजुर, र अब मेरो बेस्ट फ्रेन्ड हेर्नको लागि भनौँ न धेरै दर्शकहरूले चाहिँ कुरेर बसिरहनु भएको छ है। अब जेठ 9 गतिबाट यो सिनेमा प्रदर्शनमा आउँदैछ, हिजो मात्र सिनेमाको डेट चेन्ज भइसकेको छ है। कतिवटा हल पाउनु भएको छ जेठ 9 गति? हालसम्म हामीले चाहिँ 55 कन्फर्म भइसकेको छ। हजुर, अब लगभग अब 4-5 पूर्वका हलहरूमा पनि कन्फर्म हुन बाँकी रहेको अवस्था छ र हाल हामी यही माथि दौडिरहेछौँ भन्नु पर्यो। हजुर, कस्तो खाले सिनेमा हो यो? यो विशुद्ध एउटा नारी प्रधान चलचित्र हो। एउटा नारी आफ्नो भित्री इच्छाले कहिले पनि विषय वृद्धि बन्नमा लाग्न रुचाउँदैन तर यसका बाध्यताहरू र यसमा चाहिँ हजारौँ चाहिँ बसेको एउटा यौन सम्बन्धबाट पनि एकजनासँग बसेको चोखो माया त्योबाट अनायासी वर्ष गएको गर्व होइन यसलाई चाहिँ एउटा त्यसबाट जन्मेको अनायासी जन्म जुन जन्मजात शिशुको त्यो भविष्य होइन यसलाई चाहिँ हामीले एउटा चाहिँ नारी चरित्रको एउटा व्यथाको आधारमा चाहिँ हामीले अगाडि प्रस्तुत गर्न खोजेका छौँ र समग्रमा हामी एउटा चलचित्र क्षेत्रका सम्पूर्ण प्राविधिकहरूको हैसियतले म एउटा प्राविधिक पनि हो म नेपाल चलचित्र प्राविधिक संघको महासचिवको हैसियतले मैले यो चलचित्र निर्माण गर्नुपर्दा मेरो निर्देशक र मेरो चाहिँ तपाईँको के भन्छ मेरो क्यामराम्यान विदुर पाण्डे राई जो कान्तिपुर टेलिभिजनको चिफ हुनुहुन्छ त्यसै गरी म हामी तिनजनाको एउटा सहकारीमा हामीले जुन हिसाबले चलचित्र बनाएर अगाडि लैजाने कोसिस गऱ्यौँ र आज जुन दर्शकमाझ लिएर पस्किन खोजिरहेका छौँ विशुद्ध रूपमा हामीलाई लाग्छ मैले इन्डस्ट्रीमा काम गरेको आज 14 वर्षको इतिहासमा एउटा सफल चलचित्र बनाएर पस्किने कोसिस गरेका छौँ त्यो चाहिँ भोलि दर्शकले हेरेपछि छुट्याउने कुरा हो हामीले जानेको नजानेको सकेको चाहिँ हामीले एउटा चाहिँ प्रस्तुत गर्न खोजेको चाहिँ यहाँहरूलाई जानकारी गराउँछ कथावस्तुको हिसाबले प्राविधिकको हिसाबले र लोकेसनको हिसाबले कलाकारको हिसाबले सबै हिसाबले चाहिँ सिनेमा बेटर बनेको छ है अब लोकेसनको हिसाबमा त सुन्दरनगरी नारायणघाट चितवनको चौरा लगायत चाहिँ नारायणघाटका विभिन्न स्थानहरूमा हामीले यो गीतको छायाङ्कन गरेका छौँ त्यस्तै काठमाडौँका विभिन्न ठाउँहरूमा हाम्रो अलिकति आर्थिक बाटो पनि हेर्नुपर्ने हुन्छ लगानी जति गरे पनि देशको चाहिँ एउटा व्यापार व्यवसाय अलिकति मन्दी भएको अवस्था हुँदा चाहिँ आर्थिक समस्याको बाटो पनि हेर्नुपर्ने हुन्छ यसलाई हामीले सहकार्य र सहयात्रामा चाहिँ एउटा चाहिँ सफल चलचित्र बनाउन सस्तो चलचित्र निर्माण सस्तोमा सफल चलचित्र बनाउने कोसिस गरेका छौँ. अब यो भनौँ न यो मेरो बेस्ट फ्रेन्ड अगाडि नै प्रदर्शनमा आउनुपर्ने चलचित्र है प्रदर्शनमा आउन सकेन र अहिले आएर पनि डेट चेन्ज भइराख्नुको कारण के मान्ने होला हामीले त अब हजुरलाई भन्नुपर्दा आजभन्दा 4 वर्ष अगाडि निर्माण सुरु गरिएको चलचित्र हो. अब यो बिचमा के भइदियो भन्नुहुन्छ भने विभिन्न यावत कुरा छ हामी टेक्निकल पार्ट हामी आफैले हेर्नेबाट कतिपय कुरा हामीलाई चित्र नबुझ्दाखेरि चाहिँ यसलाई राम्रो बनाउनु पर्छ भने हामीले रिसुट गऱ्यौँ धेरै चित्रहरू चाहिँ हामीले मिहिनेत गऱ्यौँ होइन कसरी सस्तोमा राम्रो बनाउन सकिन्छ भने हामीले होमवर्क गर्दा गर्दै आज चाहिँ यो 4 वर्षको अन्तरालमा चाहिँ चलचित्र मेरो बेस्ट फ्रेन्ड लिएर हामी आउन खोजेका छौँ र अहिले जुन हिसाबले मिडियाकर्मी साथीहरू सम्पूर्ण चलचित्र कर्मीहरूले चाहिँ जुन एउटा आश गरेको चलचित्र बनेको छ यसमा भोलिका दर्शकहरूले चाहिँ चलचित्रलाई हेर्ने एउटा दृष्टिकोण चाहिँ परिवर्तन आओस् भन्ने हाम्रो मात्र चाहना हो. यसमा हामीलाई पैसा कमाउनु पर्छ र हामीले कमाएर हामीलाई चाहिँ सुखसल गर्ने भन्ने चाहिँ हाम्रो सोच होइन कि सम्पूर्ण दर्शकहरूलाई एउटा नयाँ टेस्टको चलचित्र एउटा प्रस्तुत गरौँ भन्ने हाम्रो धारणा हो. हुन्छ अन्तिममा के भन्न चाहनुहुन्छ अन्तिममा अहिले एक्सन कट सुनेर बस्नुभएका सम्पूर्ण दर्शकहरूलाई चलचित्र मेरो बेस्ट फ्रेन्ड हेरिदिनुहोस् माया गरिदिनुहोस् र राम्रो नराम्रो सिकाइदिनुहोस् भन्ने चाहिँ आग्रह गर्न चाहन्छु. हुन्छ यहाँको चलचित्र मेरो बेस्ट फ्रेन्ड जेठ 9 गतिबाट प्रदर्शनमा आउँदैछ सिनेमाले राम्रो व्यवहार गरेर सफल रहोस् शुभकामना सँगसँगै छुट्यौँ नमस्कार. हस् धन्यवाद सर. ओके मैले कुराकानी गरिराखेको थिएँ मेरो बेस्ट फ्रेन्डका निर्माता अनन्त तिमोर सिन्हा र मेरो बेस्ट फ्रेन्ड जेठ 9 गतिबाट प्रदर्शनमा आउँदैछ. हामी एकछिन व्यावसायिक विश्राममा ओचिल पर्छौँ र विश्रामपछि पुनः आउनेछौँ. वाह बाजा सिरक ब्लाङ्केट ल्याइदियो फेरि तिम्रो हुनेवाला त्यो नातिनी बुहारीको लागि कुर्ता सलवार पनि चाहियो होला. यो नाटी पुर्गेको कुरो सुन्दा पनि हाँसै उठेर आउँछ भनेको कति हाँस्ने म त हाँसेरै मर्ने भयो. सौरा चोकमा रहेको है ओम नपट्टि पुस्तकालयमा गएर सबै सामान ल्याऊ भनेको त्यति बुद्धि पनि छैन यो नाटी पुर्गेको कति हाँस्ने म त हाँसेरै मर्ने भयो. विभिन्न किसिमका स्वदेशी तथा विदेशी सटिङ सुटिङ साडी कुर्ता सलवार फाइबर सिरक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ. न त मोल मोलाईको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर 1 सौराहा चोक चितवन प्रोप्राइटर हरिकुमार श्रेष्ठ फोन नम्बर 0656 60 3 16 मोबाइल 98 5 50 57 924. एकदम उचित दाम ओम नवदीप वस्त्रालय बेचाम. वाउ आज पनि नयाँ कपडामा झुक्यो न मजाले झुक्यो आज पनि यो नयाँ होइन पुरानै हो. गफ नदेन यार. गफ दिएको होइन नि चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या. फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैचा सिफन साडी बुटिक कुर्ता सुट पाइन्ट अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ. सुपथ मूल्यमा गुणस्तरीय काम चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिस मानेछ. चितवन ड्राई क्लिनर्स एन्ड लॉन्ड्री सर्भिस, केएन प्लाजा, रत्नगर 8, बकुलहर। मोबाइल 9845563700 र 9845064470। शाखा कार्यालय रत्नगर 2 टाढी, दीपा फोटो स्टुडियो सँगै। Hi my sweetheart, how are you? जब तिमीसित बोल्दिन सधैँ तिमी यसरी नै कुरा राख्छौ। नरिसाउनु डार्लिङ, आउँदै थिएँ, गाडी बिग्रियो त मैले के गरौँ। उफ, मैले कतिचोटि भनिसकेँ तिमीलाई न्यू मनोकामना अटो वर्कसपमा नै गएर गाडी बनाऊ भनेर, कहिले सुन्ने होइन। ओके डियर, अब त खुसी हौ। हाम्रा विशेषताहरू हाइड्रोलिक ज्याकवास, डेन्टिङ पेन्टिङ, मर्मत, सम्पूर्ण साना जीपका पार्ट्सहरू, जेनेरेटर फेसिलिटिज साथै कार होम डेलिभरीको व्यवस्था रहेको छ। पुनश्च सम्पूर्ण कार जीप भ्यान मर्मत गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क न्यू मनोकामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टर, रनुपाठ, बकुलहर, नगरपालिकाको अगाडि। फोन 0556705075, मोबाइल 9855665508, 9855665509। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम एक्सन कट। ओके, पलभरमै खुसी यहाँले गीत सुनिरहनु भएको छ। नेपाली कथन चलचित्र नोभेम्बर रेनबाट राखेको छु र यो गीत सँगसँगै फेरि पनि हार्दिक स्वागत छ। ब्रेकपछिको बाँकी समयमा प्रोग्रामको नाम हो एक्सन कट र कार्यक्रम एक्सन कट आउने गर्छ प्रत्येक साताको शनिबार बिहान 9 बजेको समाचारपछि करिब करिब 10 बजेसम्म मात्र सामुदायिक रेडियो रेडियो पुनः 104.5 मेगाहर्जमा। र कार्यक्रमभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ र यहाँले गीत सुनिरहनु भएको छ नोभेम्बर रेन। र नोभेम्बर रेन यतिखेर प्रदर्शन भइराखेको चलचित्र हो र यो चलचित्र जहाँ जहाँ प्रदर्शन भइराखेको छ त्यहाँ त्यहाँबाट अत्यन्तै राम्रो माया पाइराखेको छ र सिनेमा दोस्रो सातामा देशका करिब 40 भन्दा बढी सिनेमाघरमा प्रदर्शन भइराखेको छ। र चितवनको सेरोफेरमा कुराकानी गर्ने हो भने चितवनको इन्द्रदेव चलचित्र मन्दिर, त्यसै गरी टाढीको नारायणी चलचित्र मन्दिरमा पनि शपथका साथ यो चलचित्र प्रदर्शन भइराखेको छ। र चलचित्रलाई दिनेश रावतले निर्देशन गरेका हुन् भने प्रस्तुतकर्ता हुन् नायक आर्यन सिग्देल र कलाकारको परिचय गराउने हो भने आर्यन सिग्देल, नम्रता श्रेष्ठ, सुलचिन गुरुङ लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ। नोभेम्बर रेनले दोस्रो सातामा आइपुग्दासम्म 2.5 करोडको व्यापार गरिसकेको छ र एउटा 2071 सालको सफल सिनेमाको लिस्टमा परिसकेको छ चलचित्र नोभेम्बर रेन। यो जानकारी पछि भने हामी छुट्टिनु पर्ने हुन्छ, जाँदा जाँदै जानकारी गराउन चाहन्छु चलचित्र बर्मा र बर्मा अब प्रदर्शनमा आउन लागेको छ र अब यो चलचित्र चाँडै नै चितवनमा प्रदर्शनमा आउन लागेको छ। हुन त बाहिर केही स्टेसनमा प्रदर्शन भइसकेको चलचित्र हो र चितवनमा प्रदर्शनमा आउन सकेको थिएन र यो चलचित्र वैशाख महिनाभित्र चितवनमा प्रदर्शनमा आउने कुरा चाहिँ निर्देशक ऋषि नेउपानेले हामीलाई जानकारी गराउनु भएको छ। र बर्मामा संगीत अमित श्रेष्ठको रहेको छ, कलाकारको परिचय गराउने हो भने निर्मल सेन्चुरी, विक्रम छेत्री, रागिनी खड्के, एनी कोवर लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ। बर्माको गीत छुट्दै प्रोग्रामबाट छुट्टिनु पर्ने हुन्छ। प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच। कन्टेन्टबाट सफल गर्ने रिजनप्रति आभार व्यक्त गर्दै एक्सन कोडबाट म सागर छुट्टिन्छु। हौस् त, नमस्कार। जस्तो जो भन भन भन भन मायाले भन तिम्रै निम्ति हो मेरो फुल जस्तो जो भन बारै मासे कै नास फुलिरहन्छ माया